نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة الأحزاب، ترجمة. يا أيها النبي، أي نبي صلى الله عليه وسلم، اتق الله، اللہ کا تقوی اختیار کیجیے. ولا اور نہ، تطع الکافرین، اطاعت کیجیے کافروں کی. والمنافقین اور منافقوں کی. ان اللہ، بے شک اللہ تعالی، تانا ہے، علیمن علم والا، حکیمن حکمت والا. واتبع اور پیروی کیجیے، ما یوحا جو وحی کی جاتی ہے، الیکا آپ کی طرف، من ربکا آپ کے رب کی طرف سے. ان اللہ، بے شک اللہ تعالی، کانا ہے، بما تعملون ساتھ اس کے جو تم عمل کرتے، خبیرہ خبر رکھنے والا. وتوکل علی اللہ اور توکل کیجئے اللہ پر. وکفا اور کافی ہے، باللہ اللہ تعالی، وکیلا کارساز. ما نہیں، جعل اللہ بنائے اللہ نے، لرجلن کسی شخص کے لیے، من قلبین دو دلوں میں سے، فی جوفہ اس کے پیٹ میں، وما اور نہیں، جعل اس نے بنائی، ازواجکم تمہاری بیویاں، اللائی وہ جو، تظاہرون تم ظہار کرتے ہو، منہن ان سے، امہاتکم مائیں تمہاری. وما جعل اور نہیں بنایا، ادعیاءکم تمہارے منہ بولے بیٹوں کو، ابناءکم بیٹے تمہارے، ذالکم یہ، قولکم بات ہے تمہاری، بافواہکم ساتھ تمہارے منہوں کے. واللہ اور اللہ تعالی، یقول الحق فرماتا ہے حق، کہتا ہے حق، وہوا اور وہی، یہدی رہنمائی کرتا ہے، السبیل راستے کی یا طریقے کی. بریکٹ میں سیدھا لکھ لیجیے، ادعوہم پکارو ان کو، لآبائہم ان کے باپوں کے لیے، ہوا وہ، اقسط زیادہ انصاف والا ہے، عند اللہ اللہ کے نزدیک، فإن لم پھر اگر نہیں، تعلمو تم جانو، آباءہم ان کے باپوں کو، فإخوانکم تو بھائی ہیں تمہارے، فی الدین دین میں، وموالیکم اور دوست تمہارے. ولیس علیکم और नहीं तुम पर। जुनाहुन कोई गुनाह, फीमा उस मामले में जो, अख्ता तुम खता की तुमने, बिही साथ उसके, वलाकिन लेकिन, मा जो, ताम मदद इरादा करें, कुलूबुकुम दिल तुम्हारे, वकान अल्लाहु और है अल्लाह ताला, गफूर रहीमा गफूर रहीम, अन्नबीयु नबी सल्लल्लाहु अलैहि वसल्लम, औला करीब तर हैं, बिल मुमिनीना मुमिनों के, मिन अन्फुसहिम उनके नफ्सों से, ब्रैकेट में लिखिए बढ़कर, व अजवाजुहु और आपकी बीवियां, उम्महातुहुम उनकी माएं हैं, व उलुल अरहाम और रहम वाले यानी रिश्तेदार, बादुहुम उनमें से बाज, औला नजदीक तर हैं, बेबाजन बाज के, फी किताबिल्लाह अल्लाह की किताब में, मिनल मुमिनीना मोमिनों में से, वल मुहाजिरीना और मुहाजिरीन में से, इल्ला मगर, अन ये के, तफ़अलू तुम करो, इला औलियाएकुम तरफ अपने दोस्तों के, मारूफा कोई भलाई, काना ज़ालिका है ये बात, फिल किताबी किताब में, मस्तूरा लिखी हुई, व इज और जब, अखजना लिया हमने, मिनन नबीजीना नबियों से, मीसा कहुम पुख्ता अहद उनका, वमिन का और आपसे, वमिन नूहिन और नूह अलैहिस्सलाम से, व इब्राहीमा और इब्राहीम अलैहिस्सलाम से, व मूसा और मूसा अलैहिस्सलाम से, व ईसा इब्न मरियम और ईसा इब्न मरियम से, व अखज़ना और लिया हमने, मिनहुम उनसे, मीसाकन अहद, गलीज़ा पुख्ता पक्का, लियसअला ताके वो सवाल करे, अस्सादिकीना सच्चों से, अनसिदकहिम उनके सच के बारे में, व आद्दा और उसने तैयार किया, लिल काफिरीना काफिरों के लिए, अजाबन अलीमा अजाब दर्दनाक,